कोटेश्वरमा बस्ने केन्द्रीय समितिको बैठकमा 9 जना पदाधिकारी, 17 जना स्थायी समिति र 51 जना पोलिट ब्युरो सदस्यका लागि चुनाव हुनेछ। नेता बाबुराम भट्टराई पक्षले भने चुनाव बहिष्कार गर्ने घोषणा गरिसकेको छ। भोट पनि नहाल्ने र बैठक पनि नछाड्ने भट्टराई पक्षको योजना छ। तर संस्थापन पक्षले भने बाबुराम भट्टराई पक्षलाई पनि भोट दिएर पदाधिकारीसम्म निर्वाचित गराउने तयारी गरेको छ। चुनावी कार्यविधिमा सबै केन्द्रीय सदस्य पोलिट ब्युरोका लागि उम्मेद्वार हुन पाउने र सबै पोलिट ब्युरो सदस्य स्थायी समिति सदस्यका लागि उम्मेद्वार हुन पाउने व्यवस्था गरिएको छ भने केन्द्रीय सदस्य चुनावमा उपस्थित नभए पनि स्वतः उम्मेद्वार हुने गरी निर्वाचन कार्यविधि बनाइएको छ। अध्यक्ष प्रचण्ड पक्षले बाबुराम भट्टराई समूहका पूर्व पोलिट ब्युरो सदस्यलाई मत हाल्ने र गङ्गा नारायण श्रेष्ठ, वामदेव छेत्री, कुमार पौडेल र प्रभु शाहलाई पनि पोलिट ब्युरोमा निर्वाचित गराउने गरी भोट हाल्ने तयारी गरेको स्रोतले जनाएको छ। त्यस्तै बाबुराम भट्टराई सहितका केहीलाई स्थायी समितिमा लैजाने गरी संस्थापन पक्षले मतदान गर्नेछ। बाबुराम पक्षका टोप बहादुर रायमाझीलाई सचिव र हिसिला एमीलाई कोषाध्यक्षमा जिताउने प्रचण्ड पक्षको तयारी छ। नारायण काज श्रेष्ठ प्रकाश र पुष्ट बहादुर बोगटीलाई उपाध्यक्ष, कृष्ण बहादुर मोहरालाई महासचिव, टोप बहादुर रायमाझी, वर्षमान पुन र गिरिराजमणि पोखरेललाई सचिव तथा हिसिला एमीलाई कोषाध्यक्ष बनाएर सहमति गर्ने प्रयास पनि चलिरहेको छ। तर महासचिवमा भने कृष्ण बहादुर महराकी वर्तमान पुन भन्ने विषयमा संस्थापन पक्षमै कुरा मिल्न सकेको छैन। केही नेता महरालाई उपाध्यक्ष बनाएर पुनः महासचिव बनाउने योजनामा लागेको छ। हरिबोल गजरेल पनि पदाधिकारीको आकाङ्क्षी हुनुहुन्छ र प्रचण्डले समेत गजरेललाई समेट्ने कोसिस गरेको स्रोतले जनाएको छ। पदाधिकारीमा बस्न अस्वीकार गरेपछि बाबुराम भट्टराईलाई वरिष्ठ नेता बनाउने र प्रचण्डको एकल नेतृत्वमा केन्द्रीय कार्यालय बनाउने तयारी छ। संसदीय सुनवाई विशेष समितिले आजको सुनवाई न्यायाधीश ओम प्रकाश मिश्रबाट सुरु गरेको छ। सुनवाईमा सभासदहरूले प्रस्तावित अरू न्यायाधीशको तुलनामा कम उजुरी परेको भन्दै मिश्रलाई क्लिन चिट दिएको बताएका छन्। अन्य न्यायाधीशहरूको तुलनामा विवाद र आरोप कम भएको पर्नुभयो, त्यसैले क्लिन चिट दिन्छौँ, गोपाल दहितले भन्नुभयो। त्यस्तै सभासद हरिचरण शाहले पनि मिश्रमाथि कम उजुरी परेकोमा खुसी लागेको बताउनुभयो। हामी सभासदको बारेमा उजुरी गर्न लगाउने हो भने पनि एक डोको आउँछ, तपाईँकोमा थोरै रहेछ, खुसी लाग्यो, उहाँले भन्नुभयो। सभासद प्रभु शाहले भने उजुरी कम परे पनि न्याय सम्पादनमा खासै राम्रो नभएको र आफ्नो र परिवारको नामको बैङ्क खातामा धेरै सम्पत्ति रहेकाले बैङ्क खाता नम्बर सार्व गर्न आग्रह गर्नुभयो। सभासद अष्टलक्ष्मी साकेले झगडियाबाट अकुत रकम असुलेको आरोप लागेको बारे मिश्रसँग जवाफ माग्नुभयो। संविधानसभाको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ। संविधानसभा निर्वाचनमा दुई ठाउँमा विजयी सभासदहरूले छाडेपछि असार 8 गते 4 ठाउँमा उपनिर्वाचन हुँदैछ। आज दलहरूले उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्। सबै ठाउँमा प्रमुख 3 दलबीच प्रतिस्पर्धा हुने देखिएको छ। दलहरूले यसअघि नै उम्मेद्वार तय गरिसकेका छन्। अहिले 10 बजेदेखि साँझ 5 बजेसम्म उम्मेद्वार दर्ताको समय दिएको निर्वाचन कार्यालयहरूले जनाएका छन्। गत मङ्सिर 4 गते सम्पन्न भएको निर्वाचनमा 2-2 स्थानबाट विजयी उम्मेद्वारले छाडेका काठमाडौँ 2, चितवन 4, बर्दिया 1 र कैलाली 6मा उपनिर्वाचन हुन लागेको हो। प्रधानमन्त्री सुशील कोइरालाले छाडेको चितवन क्षेत्र नम्बर 4मा हुने उपनिर्वाचनका लागि उम्मेद्वारी दर्ता गराउने तयारी समेत पूरा भएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ। उम्मेद्वारी दर्ताका लागि नेपाली कङ्ग्रेस, नेकपा एमाले, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल लगायतका पार्टीले उम्मेद्वारी फारम बुझिसकेका छन्। अन्य दल तथा स्वतन्त्र उम्मेद्वारले आज फारम लिएर उम्मेद्वारी दर्ता गराउने बुझिएको छ। यस्तै नेकपा एमाले पार्टी कार्यालयमै बिहान 11 बजे जम्मा भएर 24 कोठीमा सभा गरी उम्मेदवारी दर्ता गराउने तयारी गरिरहेको एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले जानकारी दिनुभयो। नेकपा एमाले चितवनले चितवनको क्षेत्र नम्बर 4मा हुने संविधानसभा उपनिर्वाचनको आधिकारिक उम्मेद्वार पार्वती रावल नै भएको जनाएको छ। यसैबीच चितवनको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर 4ले एक सूचना जारी गरी उम्मेद्वारी दर्ता गर्दा भड्किलो नबनाउन सबैमा आग्रह गरेको छ। मुख्य निर्वाचन अधिकृत विनोद मोहन आचार्यद्वारा जारी सूचनामा निर्वाचन कार्यालयमा उम्मेद्वारी दर्ता गराउन आउँदा कुनै पनि उम्मेद्वारले मोटरसाइकल र्याली, बाजा गाजा, तामझाम, प्रदर्शन नगर्न सबैमा आग्रह गरिएको हो। यता प्रमुख दलले पनि उम्मेदवारी दर्तामा तामझाम नहुने बताएका छन्। नेपाली कङ्ग्रेसले दिउँसो 12:30 नानगढको कमलनगर स्थित पार्टी कार्यालयमा जम्मा भई उम्मेद्वारलाई निर्वाचन कार्य लगेर 1:00 उम्मेदवारी दर्ता गर्ने बताएको छ। कङ्ग्रेसले चितवन क्षेत्र मोर्चाबाट नेपाली कङ्ग्रेसका उम्मेद्वार रामकृष्ण घिमिरेलाई उम्मेद्वार बनाएको छ। यस्तै एकीकृत नेकपा माओवादले पनि पार्टी कार्यालयमै कार्यकर्ता जम्मा भएर उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ। एकीकृत माओवादीका तर्फबाट चितवन क्षेत्र मोर्चामा खुसीराम पाखरिनलाई उम्मेद्वार बनाउने निर्णय एकीकृत माओवादी केन्द्रीय समिति बैठकले गरेको छ। राप्रपा नेपालको महाधिवेशन अन्तर्गत आजबाट बन्द सत्र सुरु हुँदैछ। आजको बन्द सत्रमा पार्टीको भावी कार्यनीति सहित अध्यक्ष थापाले राख्ने राजनैतिक प्रस्तावका विषयमा छलफल हुनेछ। बन्द सत्रमा 3 छुट्टाछुट्टी प्रस्ताव पेश हुने राप्रपा नेपालका प्रचार प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो। काठमाडौँको प्रज्ञा भवन कमलादीमा हुने बन्द सत्रमा देशभरबाट 2009 प्रतिनिधि र 600 पर्यवेक्षक सहभागी हुने राप्रपा नेपालले बताएको छ। 4 दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै राजनैतिक प्रतिवेदन पारित गर्नेछ। महाधिवेशनले 145 सदस्य नयाँ कार्यसमिति चयन गर्नेछ। पोखरा र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। बिहान 8:32 जाँदा करिब 5 सेकेन्डसम्म भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पले क्षति भए वा नभएको र कति रेक्टर स्केलको भूकम्प गएको हो भन्नेबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन। केही दिन अघि पनि गोर्खालाई केन्द्र बनाएर आसपासका क्षेत्रहरूमा 4.3 रेक्टर स्केलको भूकम्प गएको थियो। जिल्ला शिक्षा कार्यालय चितवनले विभिन्न बहानामा विद्यालय बन्द नगर्न आग्रह गरेको छ। नयाँ शैक्षिक सत्र सुरु भएको केही समय मात्र भए पनि केही विद्यालयले गर्मी बिदा दिएको भन्ने जानकारी आएको भन्दै त्यस्तो कार्य नगर्न सबै विद्यालयलाई आग्रह गरेको छ। शिक्षा नियमावलीको 2059 दफा 85 अनुसार विद्यालयहरू नेपाल सरकारले तोकेको शनिबारको बिदा, चाडपर्व बिदा लगायतका सार्वजनिक बिदा र 45 दिन वर्षा वा हिउँदे बिदामा मात्र विद्यालयहरू बन्द गर्न पाइने व्यवस्था रहेको छ। त्यस्तै दफाको उपदफा 4 विद्यालय व्यवस्थापन समितिको निर्णयले वर्षभरिमा बढीमा 5 दिन मात्र स्थानीय बिदा गर्न पाइने व्यवस्था गरेको छ। तर यहाँको केही विद्यालयहरूले शैक्षिक सत्र भर्खर सुरु भएको र पठन पाठन सुरु हुँदै गर्दाको अवस्थामा गर्मी बिदा भनेर विद्यालय बन्द गरेको जानकारी आएकाले विद्यालयहरू बन्द नगरिदिनु हुन र विद्यालय नियमित सञ्चालन गरिदिनु हुन जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले विज्ञप्ति जारी गरी अनुरोध गर्नुभएको छ। साथै अभिभावकहरूले पनि आफ्ना नानी बाबुहरूलाई नियमित विद्यालयमा पठाइदिन समेत विज्ञप्ति मार्फत अनुरोध गरिएको छ। कुनै विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूले नियम विपरीत विद्यालय बन्द गरेमा शिक्षा ऐन नियम अनुसार कारवाही गर्ने जिल्ला शिक्षा अधिकारी शर्माले बताउनु भएको छ। अब पालो अर्पण जनआवासको अर्पण जनआवासमा हाम्रो प्रश्न छ। प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण सँगै भारत भ्रमण गर्न लागेको प्रसङ्गले किन चर्चा पाएको होला? यसोभाविक हो, बी सम्बन्ध प्रगाड हुने विश्वास भएर होला, र सी हात्ती आयो फुस्सा। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44:55 वा 45:55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 को अर्पण बुलेटिन में प्रस्तुत करने। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिरग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन नौबिसे काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबर को साथ में फोटो पॉइंट फोल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 चितवन फोन नंबर 0656363063 मोबाइल नंबर 98550167043। मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको आजको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो घाम लागे तापनि बेलुका भने पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार। थाइल्यान्डको सैनिकले त्यहाँको संसदको माथिल्लो सदन सिनेट पनि भङ्ग गरेको घोषणा गरेको छ। शनिबार सो घोषणासँगै देशमा कानुन निर्माणको अधिकार पनि आफैले लिएको जानकारी सेनाले गराएको छ। सैनिक प्रवक्ताद्वारा दिएको विज्ञप्तिमा भनिएको छ, सेनाले माथिल्लो सदन पनि भङ्ग गरेको छ र कानुन निर्माणको अधिकार पनि आफैले लिएको छ। प्रजातान्त्रिक एवं संसदीय व्यवस्था भएको मुलुकमा संसदको माथिल्लो सदनलाई एक स्थायी सदनका रूपमा लिइन्छ। यसैबीच सैनिक सरकारले पूर्व प्रधानमन्त्री इन्लक सिनावात्रालाई थप एक हप्ता मात्र थुनामा राख्ने जानकारी दिएको छ। उता लामो समयको राजनैतिक संक्रमणपछि युक्रेनमा राष्ट्रपति निर्वाचन हुने भएको छ। फेब्रुअरीमा राष्ट्रपति भेक्टर यानुकोभिचलाई आन्दोलनबाट पदच्युत गरेपछि युक्रेनमा राजनैतिक संक्रमण गहिरिँदो अवस्थामा रहेको छ। त्यहाँको अन्तरिम सरकारले आगामी जुन 15 तारिकका लागि राष्ट्रपति निर्वाचनको मिति तय गरेको अधिकारीहरूले जनाएका छन्। राष्ट्रपति निर्वाचनका लागि 18 आकाङ्क्षी देखिएका छन्। राष्ट्रपति यानुकोभिचलाई पदच्युत गरिएपछि चुलेको संक्रमणले युक्रेनलाई क्षेत्रविच्छेद बनाइसकेको छ। रुस समर्थकहरूको बाहुल्यता रहेको युक्रेनको क्रिमिया रुसमा विलय भइसकेको छ भने रुस समर्थक र युक्रेन समर्थक बीच झडपका घटनाहरू भइरहेका छन्। खेल समाचार। युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि स्पेनिस क्लब रियल मड्रिडले जितेको छ। गैराती भएको खेलमा अर्को स्पेनिस क्लब एथेटिको मड्रिडलाई 4-1 पराजित गर्दै रियलले उपाधि जितेको हो। अन्तिम एक मिनट खेल जोगाउन नसक्दा एथेटिकोले उपाधि गुमायो। रियलको यो 10 उपाधि हो। 10 पटक च्याम्पियन्स लिग उपाधि जित्ने रियलको पहिलो क्लब हो। 36 मिनेटमा डिएगो गोडिनले गोलमा अग्रता लिए पनि एथेटिकोले जोगाउन सकेन र 90 मिनेटमा गोल खायो। रियलका लागि सर्जियो रामोसले बराबरी गोल गरे। त्यसपछि थपिएको 30 मिनटमा रियल पुरै हाबी भयो र 3 गोल गर्दै उपाधि जित्यो। उसका लागि क्रिस्टियानो रोनाल्डो, गारथ बेल र मार्सेलोले गोल गरे। एन्जेल डी मारियाले गोल गर्ने अवसर मिलाउन महत्त्वपूर्ण भूमिका खेले। कोलकाता नाइट राइडर्सका युसुफ पठानले इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा सर्वाधिक छिटो अर्धशतक बनाउने कीर्तिमान बनाएका छन्। गैराती सनराइजर्स हैदराबाद विरुद्धको खेलमा 15 बलमा 50 रन बनाउँदै पठानले कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्। यसअघि यो कीर्तिमान एडम गिलक्रिस्टको नाममा थियो। सन् 2009 हैदराबादका लागि खेल्दा गिलक्रिस्टले 17 बलमा 50 रन बनाएका थिए। 22 बलमा 72 रन बनाएर आउट हुनु अघि पठानले 7 छक्का र 5 चौका प्रहार गरे। पठानले डेलस्टेनको अन्तिम ओभरमा 26 रन बटुले। खाता नखोल्दै र 15 रनमा क्यास छुटेर जीवनदान पाएका पठानले पुरै आक्रामक ब्याटिङ गर्दै गरेर हैदराबादलाई तहस नहस पारे। स्टेनको ओभरमा 26 रन बनाउँदा उनले 6 छक्का 5 चौका प्रहार गरे भने 2 रन दौडिएर लिए। यसैबीच पठानले कीर्तिमान राखेको कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई 4 विकेटले हराएको हो। यसअघि नै प्लेअफमा पुगेको कोलकाता जितसँगै दोस्रो स्थानमा उक्लेको छ भने रन रेटमा पछि परेर चेन्नई तेस्रो स्थानमा झरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले दिएको 161 रनको लक्ष्य कोलकाताले 14 ओभर 3 बलमा 6 विकेट गुमाएर पुरा गर्यो। उसको जितमा युसुफ पठानले आउट हुनअघि 22 बलमा 72 रन बनाए। कोलकाताका रोबिन उत्थप्पाले 41 र गौतम गम्भीरले 28 रन जोडे। अब सेमी फाइनलमा कोलकाताले मङ्गलबार पन्जाबसँग खेल्नेछ भने हारे पनि फाइनल प्रवेशका लागि अर्को टिमसँग फेरि एकपटक प्रतिस्पर्धा गर्न पाउनेछ। हारसँगै हैदराबादले 6 स्थान हरेर आइपिएल यात्रा समाप्त गरेको छ। यसैबीच आज आइपिएल क्रिकेटमा 2 खेल हुँदैछन्। नेपाली समयअनुसार अपरान्ह 4:15 हुने खेलमा प्लेअफमा पुगिसकेको किङ्स इलेभेन पन्जाब र प्रतियोगिताबाट बाहिरिसकेको दिल्ली डेयर डेभिल्स बीच प्रतिस्पर्धा हुन लागेको हो। यस्तै आजको दोस्रो खेलबाट प्लेअफमा पुग्ने टिमको टुङ्गो लाग्नेछ। राति 8:30 हुने खेलमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा हुनेछ। 13 खेलबाट राजस्थानले 14 अङ्क जोडेको छ भने समान खेलबाट मुम्बईले 12 अङ्क मात्र जोडेको छ। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। एकीकृत नेकपा माओवादीको नेतृत्व चयनका लागि आज चुनाव हुँदै भोट पनि नहाल्ने र बैठक पनि नछाड्ने भट्टराई पक्षको योजना।